बागबानी आहे एक से चा थोप्लो आहे छमेगा हर्जमा आहे आए का हामी आहे संदेश छरना आहे हजूरे को आहे घर दैलो मा आहे घर दैलो मा नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमित राछ छातीमा हाम्रो नेपाली रगत छत्तिस वर्ण चार जातको फुलबारी नेपाल डाँफेर मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नुहोला साताको दुई बार बुधबार र शुक्रबार रात्रिकालीन प्रहरमा बिबिसीको समाचार पछाडि गाउँघरमा झिलिमिली बाल्नुस् भन्दै आयो तिहार परदेशीलाई टिका थाप्न पाल्नुस् भन्दै आयो तिहार बहिनीको त्यो कोमल हातले सप्तरङ्गी टिका लगाई मनभित्रका खराब विचार फाल्नुस् भन्दै आयो तिहार मनभित्रका खराब विचार फाल्नुस् भन्दै आयो तिहार हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँलाई मुक्तक सरोवरको आजको बुधबारीय श्रृङ्खलामा आज हामी तिहार विशेष मनाउने विचारमा छौँ तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकहरूलाई पनि वाचन गर्छौँ भने तपाईँ यो तिहारको माहौलमा आफन्तजनहरूलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँ आएर प्रत्यक्ष रूपमा शुभकामना पनि दिन सक्नुहुन्छ त्यसको निम्ति डायल गर्नुपर्ने हुन्छ 071-577-735 सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज लामिछाने त्यस्तै गरी दर्पण पारीबाट मिठो साथ रहेको छ दाजु विष्णु चौधरीको एकजना मित्र हुनुहुन्छ आफन्तजनहरूलाई शुभकामना दिनको निम्ति एकदम तयार भएर बस्नुभएको छ उहाँलाई कार्यक्रममा निम्ति चाहन्छौँ हजुर नमस्कार सुरनी वनकोशम शाकुन्तला जगा यौनी देवकोटा सीता हरण चम्पा पुतलिया सखा यौनी देवकोटा कथा कविता उपन्यास काव्य निबन्ध नाटक छरी मुना मदन पागल काव्यबाट लजित बना यौनी देवकोटा सुरनी वनकोशम शाकुन्तला जगा यौनी देवकोटा हजुर दाजु नमस्ते. नमस्कार, पाल्पा रामपुरबाट समीर पौडेल. हजुर हजुर, के छ समीरजी नयाँ नौलो खबर? भैली खेल्नु भयो अनि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा मुक्तक पनि रचना गर्नुभएछ, निकै खुसी लाग्यो. हजुर हजुर एकदम. अनि के छ पाल्पातिरको भैलीको माहौल, देउसी भैलीको माहौल सुनाइदिनुहोस् न अलिकति. एकदम रमाइलो छ है. के छ नयाँ नौलो, देउसी भैली कति खेल्नुभयो अनि तिहारको रमझम कतिको चलिरहेको छ गाउँतिरको खबर? ठिकै ठिकै छ दाजु. अब देउसी भैलो आज दिउँसोभरि खेलियो अनि पिङ पनि खेलियो भन्नुपऱ्यो. हजुर हजुर, अनि ठिकै ठिकै छ. अब भोलि विशेष, अब भोलि विशेष हुन्छ, टिका लगाइ सकेपछि अनि तिहार सिद्धिन्छ है. पक्का पनि आज पनि हामीले मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलामा पनि फोन लिने विचार गरेका छौँ. तपाईँहरूका आफन्तजनहरू, तपाईँहरूले आफन्तजनहरूलाई शुभकामना व्यक्त गर्न सक्नुहुन्छ, शुभकामना मात्र व्यक्त गर्नुहोस् आज है. हुन्छ, सुरु गर्नुहोस् आफन्तजनहरूको लागि शुभकामना. हिन्दू धर्मको दोस्रो महान चाड शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु. 2069 सालको शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु. सर्वप्रथम त देवदल एफएम परिवार, सम्पूर्ण होल युनिट परिवारलाई र सामुदायिक रेडियो देवदह सुनेर बस्ने मेरा सम्पूर्ण मित्रहरूको लागि ह्याप्पी दीपावली भन्न चाहन्छु र गुड नाइट भन्न चाहन्छु. पक्का पनि समीरजी, हामी पनि तपाईँलाई शुभरात्रि, शुभ छ पनि अनि ह्याप्पी दीपावली भन्दै बिदा गर्न चाहन्छौँ. नमस्कार. भर्खर हुनुहुन्थ्यो हाम्रो सम्पर्कमा पाल्पा रामपुरका मित्र समीर पौडेल हुनुहुन्थ्यो. यसै गरी तपाईँ पनि प्रत्यक्ष रूपमा आए आफन्तजनहरूलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भने आउन नबोलाल 071-577-735 बाटो खुला गरिसकेका छौँ. त्यस्तै गरी स्काईबाट पनि रेडियो देवदह 1 एड गरी तपाईँ स्काई मार्फत पनि हाम्रो कार्यक्रममा आउन सक्नुहुनेछ. कुनै एकजना यति बेला हाम्रो स्काइपमा हुनुहुन्छ, उहाँलाई पनि म जोड्न चाहन्छु ढिला नगरिकन. हजुर नमस्कार. हेलो, हजुर नमस्कार. हजुर नमस्कार. कहाँबाट को बोल्नु भयो? कहाँबाट को बोल्दै हुनुहुन्छ? इजिप्टबाट. मित्र, तपाईँको आवाज स्पष्ट आएको छैन, अलिकति स्पष्ट रूपमा आफ्नो नाम बताइदिनु होला. मेरो नाम विक्रम अत्री जिज्ञासु, भन्छन् चापाकै. हजुर हजुर. अनि विक्रमजीको नेपालमा घर चाहिँ कहाँ नि? मेरो नाम घनश्याम देवदर्शित नगर. घनश्याम चापाकै हुनुहुन्छ. हजुर, मेरो चाहिँ दुईटा नाम छ, एउटा नेपाली नै भइहाल्यो होइन. हजुर हजुर, धेरै साथीहरू चाहिँ दुईटा नामले जान्नुहुन्छ. एकदम विक्रम अत्री शीतल नगर भन्नुभयो नि तपाईँको घर. अनि के छ घनश्यामजी, घरबाट टाढा हुनुहुन्छ तिहारको माहौलमा? यसमा चाहिँ अब के गर्ने, अब देश र परदेशमा अब यस्तै हुँदो रहेछ होइन. अब याद त अब देशको पनि लाग्छ, गाउँ घरमा सबैलाई लाग्छ, मलाई जस्तै धेरैलाई लाग्छ होइन. यस्तै छ हजुर, अब देशमा बसेको छ, देश गाउँ सम्झे परदेशी जीवन. पक्का पनि टाढा हुनुहुन्छ, घरबाट टाढा भए पनि आफ्नो घर परिवारलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भने सुरु गर्न सक्नुहोस्. सुरु गर्नुहोस् तपाईँको शुभकामना. म चाहिँ घरमा रहने मेरो सबै परिवार, दिदीहरू दिदीहरूलाई, घनश्याम चापागाई भनेर चिन्ने र विक्रमत्री जिज्ञासु भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई र यो रेडियो देवदह सुनेर बस्नुभएका समस्त श्रोताहरूलाई म यो परदेशीको शुभ दीपावली र तिहारको एकदम धेरै शुभकामना दिन र देशभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म समस्त रूपमा एकमुष्ट शुभकामना दिन चाहन्छु. हामीले मनाउँ, तपाईँहरूले खुसी होला, तिहार टिका लगाउनु होला, यसैमा चाहिँ म शुभकामना दिन चाहन्छु. पक्का पनि घनश्यामजी, तपाईँले आफन्तजनहरूलाई शुभकामना व्यक्त गरिसक्नु भएको छ. हाम्रो तर्फबाट पनि तपाईँ घरमा नभए पनि लाखौँ लाख शुभकामना दिन चाहन्छौँ. सुख शान्तिसँग रमाइलो गरी बिताउनु होला तिहार, घरबाट टाढा भए पनि भन्न चाहन्छौँ. र अहिले भने थ्याङ्क यू सो मच. अहिलेलाई भने कार्यक्रमबाट बिदा गर्न चाहन्छु. नमस्कार. बाई बाई। भर्खर हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो घनश्याम चापागाई शीतलनगरका मित्र, हाल इजिप्टबाट हामीलाई कल गर्नुभएको थियो स्काइपमा। त्यस्तै गरी तपाईँ पनि आउनु नभुल्नला भन्न चाहन्छु। र मैले कार्यक्रमको प्रारम्भमा नै आज सुरज पाण्डे केरावनी साथ भवानीपुर रूपन्देहीका मित्रको मुक्तक वाचन गरेको थिएँ। पुनः त्यो मुक्तक एकपटक वाचन गरी सुनाउँछु तपाईँहरूको लागि। गाउँघरमा झिलिमिली बाल्नुहोस् भन्दै आयो तिहार, परदेशीलाई टिका थाप्न पाल्नुहोस् भन्दै आयो तिहार। बहिनीको त्यो कोमल हातले सप्तरङ्गी टिका लगाई, मनभित्रका खराब विचार फाल्नुहोस् भन्दै आयो तिहार। मनभित्रका खराब विचार फाल्नुहोस् भन्दै आयो तिहार। धन्यवाद दिन चाहन्छु सुरज पाण्डे केरावनी साथ भवानीपुर रूपन्देहीका मित्र हुनुहुन्छ। सम्झना समर्पण अनि शुभकामना दिन चाहन्छु भनेर लेख्नुभएको छ। सम्पूर्ण युगिन साहित्य समाज रूपन्देहीका साथीहरूको निम्ति शुभ दीपावली अर्थात् दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनी लेख्नुभएको छ। धन्यवाद दिन चाहन्छु सुरज पाण्डेजीलाई। त्यस्तै गरी कुनै एकजना मित्र प्राविधिकबाट विष्णु दाजुले जानकारी गराए अनुसार कुनै एकजना मित्र पुनः हाम्रो सम्पर्कमा हुनुहुन्छ स्काइपमा, उहाँलाई पनि हामी जोड्न चाहन्छौँ। हजुर नमस्कार। नमस्कार सर, म धनुषाबाट धनुषाबाट के भन्नुभयो? तपाईँको शुभ नाम सर? यसमा यो हजुर नाम स्पष्ट भनिदिनुहोस् न है। हेलो, नरेश कुमार। नरेश कुमार, हेलो हजुर। नरेश कुमार के भन्नुभयो मित्र? नरेश कुमार मुखिया हो सर। नरेश कुमार मुखिया धनुषाबाट आउनु भएको छ। यति बेला कहाँ हुनुहुन्छ? धनुषामै हुनुहुन्छ तपाईँ? हजुर घरैमा हो। पक्का पनि आज हामी तिहारको माहौलमा छौँ अनि यो तिहार विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ। तपाईँ आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुनेछ? आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुन्छ तपाईँ? नरेशजी हजुर, तपाईँले आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुनेछ, सुरु गर्नुहोस्। हेलो, धनुषाका मित्र हुनुहुन्थ्यो नरेश मुखियासँग कुराकानी गर्दा गर्दै, उहाँसँग अलिकति हाम्रो कुराकानी राम्रोसँग हुन पाएन, के गर्नु यस्तै छ। अब भने तपाईँहरूकै मुक्तक जोड्न चाहन्छौँ हामी कार्यक्रममा। यहाँ लेखि पठाउनु भएको छ परजित कुँवर हुनुहुन्छ, हामीलाई थुम पोखरा स्याङ्जाबाट लेखि पठाउनु भएको छ। अबको क्रममा जोड्न चाहन्छु परजित कुँवरजीको यो मुक्तक। यसपालिको तिहारमा आउन पाइन बुनु, यसपालिको तिहारमा आउन पाइन बुनु, तिम्रो हातको टिका माला लाउन पाइन बुनु। मनको धोको मनमै रह्यो यो तिहारमा पनि, मनको धोको मनमै रह्यो यो तिहारमा पनि, तिमीसँग देउसी भैली गाउन पाइन बुनु, तिमीसँगै देउसी भैली गाउन पाइन बुनु। पक्का पनि परजित कुँवरले आफू टाढा भएको कुरा आफ्ना मुक्तक मार्फत दर्शाउँदै हुनुहुन्थ्यो। थुम पोखराड स्याङ्जाबाट हामीलाई मुक्तक पठाउनु भएको थियो, आफ्नो बहिनीको निम्ति सम्झना लेख्नुभएको थियो। अबको क्रममा पुनः एकजना हुनुहुन्छ हाम्रो फोन सम्पर्कमा, उहाँलाई पनि जोड्न चाहन्छु अनि उहाँको शुभकामना पनि लिन चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। कहाँबाट को बोल्नु भयो मित्र? मलेसियाबाट। विक्रमजी तपाईँको नेपालमा ठेगाना चाहिँ? मेरो पाँच छ। हजुर पाँच थर है। पक्का पनि रोजगारको सिलसिलामा मलेसिया हुनुहुन्छ अनि आज यो दोस्रो महान पर्वको विशेषमा पनि तपाईँ घरबाट टाढा हुनुहुन्छ, त्यही पनि नराम्रो लागिरहेको होला। आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुन्छ तपाईँ? हजुर एकदमै सर्वप्रथम त हजुरलाई होइन, हजुर लगायत सम्पूर्ण नेपालीहरूमा, मेरो घर फारीहरूमा, जसमा भोलि आमा तिहारमा यसपालि घर आउन सकिनँ भन्दै सबैलाई दिपावलीको हार्दिक शुभकामना भन्छु। पक्का पनि विक्रमजी, तपाईँ हामीबाट धेरै टाढा हुनुहुन्छ, त्यही पनि हामी तपाईँहरूलाई मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ यो दिपावलीको तर्फबाट, अर्थात् दिपावलीको उपलक्ष्यमा है त। हुन्छ, फोन सम्पर्कमा आउनुभयो, आफन्तजनहरूलाई शुभकामना पस्किनु भयो, अबको अबलाई पनि बिदा गर्न चाहन्छौँ। नमस्कार। भर्खर बा हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो पाँच थरका मित्र, हाल मलेसियाबाट हामीलाई फोन गर्नुभएको थियो विक्रमले। त्यस्तै गरी तपाईँहरूका मुक्तक पनि हामी जोडिरहेका छौँ समयले साथ दिएसम्म। अब भने यहाँनिर जोड्न चाहन्छु राई मुक मेन रमेश हुनुहुन्छ, हाल साउदी अरेबियाबाट आफ्नो मुक्तक हामीलाई पठाउनु भएको छ। अबको क्रममा जोड्न चाहन्छु राई मुक मेनको यो मुक्तक। आहा नजरमा नजरको लुकामारी क्या थियो, आहा नजरमा नजरको लुकामारी क्या थियो, अझ सोधी लगाइदिने सारी क्या थियो, मगमग बासना सहित त्यो बन्द कोठामा उफ आलु गुन्द्रुकको तरकारी क्या थियो, उफ आलु गुन्द्रुकको तरकारी क्या थियो। धन्यवाद दिन चाहन्छु राई मुकमेन रमेशलाई यो मिठो साथको लागि। त्यस्तै गरी हाम्रो फोन सम्पर्कमा पुनः एकजना हुनुहुन्छ, उहाँलाई पनि म जोड्न चाहन्छु, रमेश राणाभाट हुनुहुन्छ चिताउनुबाट, उहाँलाई म फोन सम्पर्कमा लिन चाहन्छु। हजुर नमस्कार। नमस्कार, रमेश राणाभाट बोल्दै हुनुहुन्छ चिताउनुबाट। हजुर, एकदम आराम हुनुहुन्छ रमेशजी? हजुर, अनि हजुर पनि एकदम, हामीहरू सम्पूर्ण ठिकै छौँ भन्नुपर्छ, तपाईँहरूकै माया अनि भगवान्को आशीर्वादले भन्नुपर्छ है। हजुर, अनि के छ नयाँ नौलो चाड भित्रिँदैछ भन्नुपर्छ, विशेष गरी हामी तिहारको मुखमै छौँ भन्नुपर्छ, भोलि भाइटिका रहेको छ, के कस्तो छ रमेशजी त्यतातिरको तयारी, अलिकति बताइदिनुहोस् न हामीहरूलाई। एकदम त्यही पुरानै हो, तयारी एकदम ठिक छ, एकदम ठिक छ है। आज गाई पूजा थियो, गोवर्धन पूजा गरिसक्नु भयो होला है? बिहानै गर्नुभयो पक्का पनि। हामी आज विशेष मुक्तक सरोवरमा तपाईँहरूकै शुभकामना आदान प्रदान गरिरहेका छौँ, आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुन्छ तपाईँ? सर्वप्रथम त हजुरलाई धन्यवाद, हाम्रो तर्फबाट पनि तपाईँलाई, अनि टेक्निसियन मित्रलाई, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि र अल माई फ्रेन्डको लागि पनि म ह्याप्पी तिहार भन्न चाहन्छु, र सम्पूर्ण नेपालीहरूको लागि, सम्पूर्ण नेपालीहरूको लागि ह्याप्पी तिहार भन्न चाहनुहुन्छ है? पक्का पनि, हाम्रो तर्फबाट पनि तपाईँलाई लाखौँ लाख शुभकामनाका कोसेलीहरू दिन चाहन्छौँ रमेशजी, र अहिलेलाई भने बिदा गर्न चाहन्छौँ। नमस्कार। नमस्कार। भर्खर मात्र हुनुहुन्थ्यो हाम्रो फोन सम्पर्कमा चिताउनुबाट रमेश राणाभाट हुनुहुन्थ्यो, आफन्तजनहरूको निम्ति शुभकामना दिई बिदा भइसक्नु भएको छ। यसै गरी तपाईँ पनि आउनु नभुल्नुहोला 071-577-735 बाटो भएर, अनि तपाईँहरूले पनि आफन्तजनहरूलाई शुभकामना दिन सक्नुहुनेछ। अबको क्रममा पुनः तपाईँहरूकै मुक्तक वाचन गर्न चाहन्छु, आज पनि हामीहरूसँग धेरैभन्दा धेरै साथीहरूको मुक्तक छ। अबको क्रममा जोड्न चाहन्छु हामीलाई विनोद उदयले लेखि पठाउनु भएको छ, केरावनी साथ भवानीपुरबाट, हाल नेपालगञ्ज भन्नुभएको छ। अचेल तिम्रो साथ छैन त्यसैले त घात छैन, तिमीले सोचे जस्तो अह म उदास छैन, अह म उदास छैन। हामीलाई विनोद उदयले केरावनी साथ भवानीपुर हाल नेपालगञ्जबाट लेखी पठाउनुहुन्थ्यो यो मुक्तक। त्यसै गरी अर्को मुक्तक जोड्न चाहन्छु हामीलाई, यहाँ अविरल सागर सौगात हुनुहुन्छ, साल झन्डी एक रूपन्देहीबाट हामीलाई लेखी पठाउनु भएको छ। अबको क्रममा जोड्न चाहन्छु अविरल सागर सौगातजीको यो मुक्तक। यसपालि नि यस्तै भो आउन पाइन दिदी, मखमली माला सप्तरङ्गी टिका लाउन पाइन दिदी, रम्दै होलान् साथीभाइ मध्यरातसम्म, देउसी भैली भट्ट्याउँदै गाउन पाइन दिदी, देउसी भैली भट्ट्याउँदै गाउन पाइन दिदी। हामीलाई साल झन्डी एक रूपन्देहीबाट अविरल सागर सौगातले मुक्तक लेखि पठाउनु भएको थियो। त्यस्तै गरी अर्को मुक्तक यहाँनिर म जोड्न चाहन्छु आशिष दनाईले हामीलाई बेसी सहर लमजुङबाट लेखी पठाउनु भएको छ। अबको क्रममा आशिष दनाईको यो मुक्तक। म त यहाँ प्रवासमा बसिरहेको छु, म त यहाँ प्रवासमा बसिरहेको छु, समुद्रको पासमा बसिरहेको छु, अझै चाँडै नै छुट्टी मिल्ला जस्तो छैन, अझ चाँडै नै छुट्टी मिल्ला जस्तो छैन, तिमीलाई भेट्ने आशमा बसिरहेको छु, तिमीलाई भेट्ने आशमा बसिरहेको छु। पक्का पनि यहाँनिर आशिष दनाइलको मुक्तक वाचन गरेँ मैले र तपाईँहरूलाई जानकारी गराइरहेका छौँ तपाईँ www.radiodevdaha.org मार्फत विश्वका जुन कुनै कुनाबाट पनि एकैसाथ लगन गरी सुनिरहनु भएको छ। त्यस्तै गरी विदेशमा रहनुहुने साथीहरूको लागि के जानकारी गराउन चाहन्छु भने तपाईँ स्काइप मार्फत पनि हाम्रो कार्यक्रममा आए आफन्तजनहरूको निम्ति शुभकामना व्यक्त गर्न सक्नुहुनेछ। र अबको क्रममा भने तपाईँहरूलाई स्काइप आइडी दिन चाहन्छु रेडियो देवदह वान पक्का पनि रेडियो देवदह वानलाई एड गर्नुभयो भने तपाईँसँग हाम्रो कुराकानी पनि हुनेछ। तपाईँहरूले हामीहरूलाई कल गर्नुपर्नेछ स्काइपमा अनि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। पक्का पनि तपाईँहरूसँग कुराकानी गरिरहेका छौँ अनि तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकलाई वाचन गरिरहेका छौँ। यहाँ समयले साथ दिएसम्म तपाईँहरूका मुक्तक वाचन गर्नेछौँ भन्दै अर्को मुक्तक यहाँनिर म तपाईँहरूको लागि उठान गर्न चाहन्छु। लेखी पठाउनु भएको छ हामीलाई नेपाली मिलन दीप हुनुहुन्छ। नेपाली मिलन दीपले हामीलाई यो मुक्तक लेखी पठाउनु भएको छ, अबको क्रममा जोड्न चाहन्छु। आऊ माया अब हामी बसौँ साथ साथ, आऊ माया अब हामी बसौँ साथ साथ, पिरतीको सागरमा पसौँ साथ साथ, जहाँ तिमी म मात्र नै सधैँ रहनेछौँ, त्यहाँ पुग्न यात्रा हामी कसौँ साथ साथ, त्यहाँ पुग्न यात्रा हामी कसौँ साथ साथ। पक्का पनि यहाँनिर नेपाली दीप मिलनको मुक्तक वाचन गरिसकेँ मैले, त्यहाँ पुग्न यात्रा हामी कसौँ साथ साथ भन्दै हुनुहुन्थ्यो। अर्को मुक्तक उठान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ रूपेश फत्र हुनुहुन्छ। हामीलाई रूपेशजीले हामीलाई लेखी पठाउनु भएको छ फास्ट भारपा 3-5 थरबाट लेखी पठाउनु भएको छ। अबको क्रममा जोड्न चाहन्छु रूपेश फत्रजीको यो मुक्तक। मधुर त्यो मायालुको बातै मिठो लाग्छ, मधुर त्यो मायालुको बातै मिठो लाग्छ, उनीसँगै बिताएको रातै मिठो लाग्छ, उनीसँग बिताएको रातै मिठो लाग्छ, बोल्ने हाँस्ने ठट्टा गर्ने रङ्ग यौवनको चञ्चले त्यो जवानीको मातै मिठो लाग्छ, चञ्चले त्यो जवानीको मातै मिठो लाग्छ, चञ्चले त्यो जवानीको मातै मिठो लाग्छ। धन्यवाद दिन चाहन्छु रूपेश फत्र अनमोल 5 थरका मित्र हुनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी धेरैभन्दा धेरै साथीहरूको मुक्तक छ, म अर्को मुक्तक वाचन गर्न चाहन्छु। हामीलाई नेहा नेउपाने देवदहे कलुवा रूपन्देहीबाट हामीलाई पत्रचार गर्नुभएको छ, अबको क्रममा जोड्न चाहन्छु नेहा नेउपाने देवदहे कलुवा कि मित्रको यो मुक्त। नसोधेकै जाति हुन्थ्यो मेरो हाल तिमीले, नसोधेकै जाति हुन्थ्यो मेरो हाल तिमीले, नथा पाकै जाति हुन्थ्यो मेरो चाल तिमीले, झिरमा उनी गएपछि मेरो किन पिर गर्थ्यौ, झिरमा उनी गएपछि मेरो किन पिर गर्थ्यौ, सक्छौ भने हेर्न आऊ मेरो बेहाल तिमीले, सक्छौ भने हेर्न आऊ मेरो बेहाल तिमीले भन्दै हुनुहुन्थ्यो नेहा नेउपानेजीले। धन्यवाद दिन चाहन्छु यी सुन्दर हरफहरूको लागि। अनि आगामी विजयदशमी त गइसकेको छ मित्रहरू, शुभ दीपावलीको पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु रेडियो सुनेर बस्नुभएका सम्पूर्ण तपाईँको निम्ति। त्यस्तै गरी हामीलाई मोहन बिहानीले मुक्तक लेखी पठाउनु भएको छ, यहाँनिर भक्तिपुर 7 सर्लाहीबाट हामीलाई मुक्तक लेखी पठाइनु भएको छ, अबको क्रममा जोड्न चाहन्छु मोहन बिहानीजीको यो मुक्तक। मेटायो प्यास त के भो असाध्यै तिर्खा लागेपछि, मेटायो प्यास त के भो असाध्यै तिर्खा लागेपछि, गुनासो रहेन अब तिमीले झिल्केसँग भागेपछि, गुनासो रहेन अब तिमीले झिल्केसँग भागेपछि, अतीत सम्झिएर वर्तमान, अतीत सम्झिएर वर्तमान अँध्यारो बनाउने छैन तर, तिम्रो जीवनमा आउन सक्छु कुनै पल कथाले मागेपछि, मेटायो प्यास त के भो असाध्यै तिर्खा लागेपछि, तिम्रो जीवनमा आउन सक्छु कुनै पल कथाले मागेपछि, तिम्रो जीवनमा आउन सक्छु कुनै पल कथाले आउन कथाले मागेपछि। पक्का पनि धन्यवाद दिन चाहन्छु मोहन बिहानीलाई, भक्तिपुर 7 सर्लाहीका मित्र हुनुहुन्थ्यो, यी सुन्दर हरफहरूको लागि धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी अर्का मित्र फोन सम्पर्कमा हुनुहुन्छ, आज यो तिहार विशेष कार्यक्रममा प्रस्तुतिमा छौँ हामी, शुभकामना आदान प्रदानका निम्ति कुनै एकजना हुनुहुन्छ, उहाँलाई जोड्न चाहन्छौँ। हजुर नमस्कार। नमस्कार अनि ह्याप्पी तिहार सबै तपाईँलाई, तपाईँको सबै युनिट मेम्बरलाई, तपाईँको पुरै फ्यामिलीलाई है त मेरो तर्फबाट। पक्का पनि शेखर अनुराग त्रिपाठी हुनुहुन्छ बर्दियाबाट। हजुर एकदमै हाम्रो तर्फबाट पनि लाखौँ लाख शुभकामना दिन चाहन्छौँ शेखरजी तपाईँलाई। धन्यवाद छ सर। के गर्दै हुनुहुन्छ यति बेला? यति बेला सर बसिरहेको थिएँ, ठ्याक्कै फेसबुकमा तपाईँको स्टाटस देखेर आज फोन कल लिने खबर पाएर जस्ट ट्राई गरिरहेको थिएँ लाइभ। पक्का पनि तपाईँ लकी हुनुहुन्छ, तपाईँको फोन प्रत्येक सप्ताह लाग्छ है शेखरजी। हजुर एकदमै, साथीहरूले भन्नुहुन्छ फोन लागेन, तर हाम्रो शेखरजीको चाहिँ लाग्छ, माया गरेपछि लाग्दो रहेछ कि लाग्छ। म प्रोग्राम पनि सुन्न पाउँदैन, जस लगाउँछु सम्झेर लगाइहाल्दो रहेछ। पक्का पनि हाम्रो प्रोग्राम तपाईँले इन्टरनेटबाट डाउनलोड गरेर सुनिदिनु होला समय मिले अनुसार है। हुन्छ, आज हामी तपाईँको मुक्तक लिँदैनौँ शेखरजी, मात्र शुभकामना। ए मैले आज स्पेसल मुक्तक लेखेको थिएँ। ए हुन्छ, त्यसो भने मुक्तक पनि सुनौ, स्पेसलै भनिहाल्नु भयो, मनमा छोइहाल्यो क्या फेरि। हुन्छ सुनौ है। हुन्छ, यो चोटी निधार खाली हुने भयो, यो चोटी निधार खाली हुने भयो, दिदी तिम्रो हातमा रित्तो थाली हुने भयो, यो चोटी निधार खाली हुने भयो, कहिले काहीँ नसोचेको नि हुँदो रहेछ, कहिले काहीँ नसोचेको नि हुँदो रहेछ, सबैको रङ्गी चङ्गी आफ्नो दुःख यसपालि हो, यो चोटी निधार खाली हुने भयो, दिदी तिम्रो हातमा रित्तो थाली हुने भयो, यो चोटी निधार खाली हुने भयो, दिदी तिम्रो हातमा रित्तो थाली हुने भयो, खाली हुने भयो। वाह वाह वाह, सुन्दर, निकै निकै सुन्दर हरफ पस्किनु भयो। हजुर, टाढाबाट आउनुभयो, माया गर्नुभयो, छोटकरीमा आफन्तजनहरूलाई शुभकामना पनि व्यक्त गर्न सक्नुहुन्छ तपाईँ शेखरजी। सबभन्दा सुरुमा हजुरलाई र यति बेला प्रविधिमा रहनुभएको प्राविधिक साथीलाई अनि सबै युएफएमका युनिट मेम्बरहरूलाई अनि जति पनि युएफएम सुनेर मेरो आवाज सुनिराख्नु भएको छ त्यताको साथीहरूले सबैलाई ह्याप्पी तिहार मेरो तर्फबाट एकदमै सही तरिकाले एकदमै सरल तरिकाले मनाउनु होला, खुसी हुनु होला यही भन्न चाहन्छु। पक्का पनि शेखरजी, हाम्रो तर्फबाट पनि तपाईँलाई लाखौँ लाख शुभकामना व्यक्त गर्न चाहन्छौँ, लाखौँ लाख शुभकामनाका ती कोसेलीहरू अर्पण गर्न चाहन्छु तपाईँको निम्ति। धन्यवाद सर एकदमै। हुन्छ, अहिलेलाई भने छुटौँ। हुन्छ सर, नमस्कार। नमस्कार, भर्खर मात्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो बर्दियाबाट शेखर अनुराग त्रिपाठी, निकै निकै सुन्दर हरफहरू पोस्किनुहुन्छ शेखरजीले पनि। अबको क्रममा अर्को मुक्तक जोड्न चाहन्छु, हामीलाई धनेश्वर पौडेलले मुक्तक लेखी पठाउनु भएको छ, धनेश्वरले दाङबाट लेख्नु भएको छ, हाल कुवेतमा हुनुहुन्छ। अबको क्रममा जोड्न चाहन्छु धनेश्वर पौडेलजीको यो मुक्तक। भाइटिकामा आएन भाइ भनी दुःख नमान्नु है, भाइटिकामा आएन भाइ भनी दुःख नमान्नु है, दुखाएर मन दिदी आँसु झन नझार्नु है, सप्तरङ्गी टिका अनि सयपत्री फुल हेरी रुँदै, सप्तरङ्गी टिका अनि सयपत्री फुल हेरी रुँदै, भाइ मेरो निष्ठुरी र कर्म खोटी नठान्नु है, भाइ मेरो निष्ठुरी र कर्म खोटी नठान्नु है। पक्का पनि यो एउटा अनुरोध थियो, आफू परदेशी जीवनमा परदेशको जीवन बिताइरहेको बेला आफ्नो दिदीको दिदीलाई गाह्रो पिरो नमाइदिनु होला दिदी, के गर्नु बाध्यता व्यवस्थाले गर्दा म टाढा हुँदैछु, त्यही पनि अर्को साल सँगै बसी टिका लगाउँला है भन्ने जस्ता कुराहरू यहाँ धनेश्वर पौडेलजीले आफ्नो हरफहरूमा कोर्नुभएको थियो। त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु र अनुरोध पनि गरिरहेको छु 071-577-735 बाट, त्यस्तै गरी स्काइपबाट रेडियो देवदह 1 क्लिक गरी हामीलाई कल गर्न सक्नुहुन्छ तपाईँ, अनि आफन्तजनहरूको लागि शुभकामना व्यक्त गर्न सक्नुहुन्छ भन्ने जानकारीहरू पनि तपाईँहरूको लागि राखिरहेका छौँ। सम्पूर्ण आफन्तजनहरूलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ भने आउनुहोला हाम्रो सम्पर्कमा, तपाईँहरूकै मुक्तकहरू पनि वाचन गरिरहेका छौँ अनि तपाईँहरूकै आवाज पनि जोडिरहेका छौँ आजको श्रृङ्खलामा। अबको क्रममा अर्को मुक्त उठान गर्न चाहन्छु, हामीलाई अमृत कार्कीले लेखी पठाउनु भएको थियो, अमृत कार्कीले लेखी पठाउनु भएको छ, नेपालगञ्जका मित्र हुनुहुन्छ, हाल कोरियाबाट हामीलाई मुक्त पठाउनु भएको छ। अबको क्रममा जोड्न चाहन्छु अमृत कार्कीजीको यो मुक्त। समयले साल फेरेर के भो व्यथा पुरानै छ, उनको र मेरो इतिहासमा सत्य कुरा नै छ, तर आज उनले दिएको धोका सम्हाल्दैछु, तर आज उनले दिएको धोका सम्हाल्दैछु, जसो तसो यो मन बोल्छ मुटुभित्र छुरा नै छ, जसो तसो यो मन बोल्छ मुटुभित्र छुरा नै छ, जसो तसो यो मन बोल्छ मुटुभित्र छुरा नै छ। पक्का पनि तपाईँले स्काइप मार्फत पनि आउन सक्नुहुन्छ, हामी जानकारी गराइरहेको छौँ। यति बेला भने कुनै एकजना मित्र स्काइपबाट आइरहेको कुरा हामीलाई विष्णु दाजुले जानकारी गराउँदै हुनुहुन्छ, हामी तपाईँलाई अनुरोध पनि गरिरहेको छौँ स्काइप आइडी एड गर्नुहोस् हाम्रो रेडियो देवदह 1, पक्का पनि एड गर्नुभयो भने हामीलाई कल गर्न सक्नुहुन्छ अनि तपाईँहरूकै आवाजलाई हामी स्काइप मार्फत पनि जोड्छौँ। यति बेला एकजना हुनुहुन्छ, हजुर नमस्कार। हेलो नमस्कार नरेश कुमार मुखिया नरेशजी अघि तपाईँ धनुषा जिल्ला तपाईँको अघि पनि कल आएको थियो हामी तपाईँसँग कुरा गर्न पाएका थिएनौँ हुन्छ नरेशजी यति बेला धनुषामा हुनुहुन्छ है के छ यो तिहारको चहल पहल कस्तो चल्दैछ एकदम ठिकठाक चलिरहेछ है यति बेला रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई तपाईँ शुभकामना व्यक्त गर्न सक्नुहुन्छ नरेशजी सुरु गर्नु कति 106.6 मेगाहर्ज हाम्रो 106.6 थुप्लो छ नम्बर पक्का पनि 106 तपाईँकोतिर टिप्दैन है इन्टरनेट अनलाइनको www.radiodevdaha.org मार्फत तपाईँ कार्यक्रम मुक्तक सरोवर अनि रेडियो देवदह एकैसाथ सुन्न सक्नुहुन्छ है त हुन्छ रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई शुभकामना व्यक्त गर्न सुरु गर्नुहोस् तपाईँ नरेशजी उहाँसँग कुरा भइरहेको छ तर आवाज अलिकति बुझेको छैन नरेशजी हुन्छ तपाईँको आवाज स्पष्टसँग आउन सकेन आगामी श्रृङ्खलाहरूमा तपाईँसँग कुराकानी गर्दै गरौँला अहिले भने बिदा गर्न चाहन्छौँ नमस्कार धनुषाका मित्र नरेश मुखिया हुनुहुन्थ्यो अघि पनि उहाँको सम्पर्कमा गडबडी आएको थियो अहिले पनि गडबडी नै छ केही छैन प्रयास गर्दै गर्नुहोला मित्र अवश्य सफल हुनुहुन्छ भन्ने यो जानकारी राख्न चाहन्छु त्यस्तै गरी तपाईँहरूलाई जानकारी गराइरहेका छौँ रेडियो देवदह वानलाई क्लिक गर्नुहोस् यो हाम्रो स्काइप आइडी रहेको छ यसमा एड गर्नुभयो भने पक्का पनि तपाईँहरूसँग हामी कुराकानी गर्न पाउँछौँ र 071-577-735 बाटो भएर पनि आउन सक्नुहुन्छ हामी तपाईँहरूका मुख आवाज जोड्छौँ अनि शुभकामनारूपी सन्देशहरू जोड्न चाहन्छौँ र मुक्तक पनि जोडिरहेको छु कार्यक्रम मुक्तक सरोवरको बुधबारी श्रृङ्खलामा छौँ हामी प्राविधिक तर्फबाट हुनुहुन्छ विष्णु चौधरी दाजु र आवाजबाट म युवराज लामिछाने अबको क्रममा अर्को एकजना मित्र हुनुहुन्छ रक किरण हुनुहुन्छ रक किरण गणेश हुनुहुन्छ उहाँको मुक्तक जोड्न चाहन्छु अबको क्रममा त्यो कालो रातलाई सलाम अनि यो मातलाई सलाम त्यो कालो रातलाई सलाम अनि यो मातलाई सलाम उक्चाई मलाई शराब दिने साहुनीको हातलाई सलाम उल्क्याई मलाई शराब दिने साहुनीको हातलाई सलाम पक्का पनि साहुनीले जुन साहुनीले शराब पिलाउनुहुन्छ उहाँलाई सलाम गर्दै हुनुहुन्छ धन्यवाद दिन चाहन्छौँ त्यस्तै गरी हामीलाई अर्का एकजना मित्र हुनुहुन्छ खड्गाजी मगरले लेखी पठाउनु भएको छ मुक्तक उरहरी दाङ उरहरीबाट हामीलाई मुक्तक पठाउनु भएको छ अबको क्रममा यो मुक्तक उठान गर्न चाहन्छु तिहार विशेष मुक्तक नै छ निधारमा सप्तरङ्गी टिका लाएको याद आयो गलाभरि सयपत्री माला भएको याद आयो विश्वस्ताको भुमरीमा परदेशमा रुमलिँदा विश्वस्ताको भुमरीमा परदेशमा रुमलिँदा बालापनमा देउसी भैली नाच्दै गएको याद आयो बालापनमा देउसी भैली नाच्दै गएको याद आयो निकै निकै सुन्दर हर फस्किनु भएको छ खड्गजी मगरले पनि आफ्नो त्यो बालपनका कुराहरू गर्दै गर्नु हुनुहुन्छ त्यसै गरी अर्को एकजना मित्र हुनुहुन्छ विष्णु के गौतम हुनुहुन्छ हामीलाई बागलुङ गलकोटबाट मुक्तक लेखी पठाउनु भएको छ यो तिहारको बेलामा जुवातास खेल्ने कुराहरू नगरिदिनु होला भन्न चाहन्छु र जुवातासकै क्रमको यो जुवातास खेलेर नै लेखेको जस्तो मुक्तक लेखी पठाउनु भएको छ विष्णु के गौतमजीले पक्का पनि जुवातास त नखेल्नु होला मित्र किनकि समयको बर्बाद अनि पैसाको सत्यनाश किन गर्ने है सबै जताबाट पनि हानि हानि एकछिन मजा आए जस्तो होला त्यही पनि त्यो मजामा आफ्नो समय बर्बाद भइरहेको छ एकतिर अर्कोतिर पैसाको बर्बादी छ त्यसैले जुवातास चाहिँ नखेलिदिनु होला अनि ज्यान रक्सी पनि सेवन नगरिदिनु होला भन्न चाहन्छु र विष्णु के गौतमजीको मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा तुरुप लागेन हिजो बेलुकी तुरुप लागेन र हार हारे हिजो बेलुकी अरूले पो मालामाल पारे हिजो बेलुकी आएका जोक्कर पनि गनिन्छन् सय काट्छ आएका जोक्कर पनि गनिन्छन् सय काट्छ आङ्कोले अर्कोले लेख्नुभएको छ अर्कोले तास रोकेर पो मारे हिजो बेलुकी अरूले पो मालामाल पारे हिजो बेलुकी अरूले पो मालामाल पारे हिजो बेलुकी धन्यवाद दिन चाहन्छौँ विष्णुकीय गौतमजीलाई यो मिठो साथको लागि। त्यस्तै गरी हामीलाई लेख्नु भएको छ उमा भट्टराईले देवदह पाँच शीतल नगरबाट मुक्तक लेखी पठाउनु भएको छ, तिहार विशेष मुक्तक नै भनेर भन्नुभएको छ। मैले यहाँ वाचन गर्न चाहेँ अबको क्रममा उमा भट्टराईजीको मुक्तक। उज्यालो चाड तिहार आउँदा, उज्यालो चाड तिहार आउँदा, उज्याडो चाड तिहार आउँदा, दाजु मेरो मुगलानमा हराउँदा, नयनबाट आँसुको वर्षा भयो, नयनबाट आँसुको वर्षा भयो, सप्तरङ्गी टिकाले निधार रङ्ग्याउन नपाउँदा, सप्तरङ्गी टिकाले निधार रङ्ग्याउन नपाउँदा, सप्तरङ्गी टिकाले निधार रङ्ग्याउन नपाउँदा। पक्का पनि उमा भट्टराईजीले आफ्नो दाजु परदेशमा भएका कुराहरू जोड्दै गर्नुहुन्छ, अनि त्यो परदेशमा भएको बेला आफू यता एक्लै अनि दाजु पनि एक्लै भएका कुराहरू जोड्दै गर्नुहुन्छ। त्यस्तै गरी अर्को मुक्तक यहाँनिर मैले जोड्न चाहेँ, हामीलाई लेखी पठाउनु भएको छ दिपक काराखेतीले, हामीलाई धुवाकोट गोर्खाबाट अहिले हाबुताबी युएईमा हुनुहुन्छ। जोड्न चाहन्छु दिपक काराखेतीको मुक्तक। तिहारको मखमली फुलले सजायो कि दिदी, रातमै झिलिङ्गा रोटी पुर्यायो कि दिदी, प्रवासी भाइ कुरेर बस्दा पर्खाईको आँखामा आँसुले नयन रुझायो कि दिदी, आँसुले नयन रुझायो कि दिदी। धन्यवाद दिन चाहन्छु यहाँनिर दिपक कारखेतीजीलाई। त्यति गरी अर्को मुक्तक मैले वाचन गर्न चाहेँ, हामीलाई राजु पौडेलले रोपन्दही रुद्रपुरबाट मुक्तक लेखि पठाउनु भएको छ। हाल दोहा कतारमा हुनुहुन्छ उहाँको घर परिवार, अनि उहाँले पनि सुन्दै हुनुहुन्छ होला यति बेला कार्यक्रम मुक्तक सर्वर। अबको क्रममा जोड्न चाहन्छु राजु पौडेलजीको यो मुक्तक। सयपत्री मखमली फुल्न थाले दाई, सयपत्री मखमली फुल्न थाले दाई, खेतै भरि धानका बाला झुल्न थाले दाई, पोहोर जस्तै यसपालि नि देउसी भैलो खेल्नेहरू हाम्रो घरको वरिपरि डुल्न थाले दाई, हाम्रो घरको वरिपरि डुल्न थाले दाई, हाम्रो घरको वरिपरि डुल्न थाले दाई। पक्का पनि हामीलाई राजु पौडेलले रुद्रपुर रूपन्दै हाल दोहा कतारबाट मुक्तक लेखी पठाउनु भएको थियो। धन्यवाद दिन चाहन्छु यी सुन्दर हरफहरूको लागि। सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। र मैले आज केही साथीहरूको मुक्तक आजको कार्यक्रममा समेट्न सकिनँ, किनकि फोन कलहरू पनि लियौँ हामी तपाईँले, हामीले तपाईँका शुभकामना रूपी सन्देशहरूलाई कार्यक्रममा जोडेको हुनाले तपाईँहरूका मुक्तकलाई, सम्पूर्ण मुक्तकहरूलाई मैले आजको कार्यक्रममा समावेश गर्न सकिनँ। त्यसको निम्ति म क्षमा माग्न चाहन्छु र सम्पूर्ण मुक्तक सरोवर अनि रेडियो रेडह परिवार क्षमा माग्न चाहन्छु। तपाईँहरूको मुक्तक आजको श्रृङ्खलामा वाचन हुन सकेन, पक्का पनि आगामी बुधबारी श्रृङ्खलामा तपाईँहरूका मुक्तक म अवश्य वाचन गर्नेछु। र कार्यक्रमबाट जानुभन्दा अगाडि केही मित्रहरूको नाम लिन चाहे मैले यहाँ आज जसले कार्यक्रम मुक्तक सरोवर आफ्नो ब्लग स्पोर्ट र वेबसाइट मार्फत सुन्ने व्यवस्था मिलाइदिनु भएको छ उहाँहरूको नाम एकैछिन लिन चाहेँ। हामीलाई हाम्रो अर्जुनजीले www.clickdevdah.blogspot.com मार्फत कार्यक्रम मुक्तक सरोवर सुनिदिने व्यवस्था मिलाइदिनु भएको छ, सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ तपाईँ। त्यस्तै गरी आशिष जनाई बेसी सर लमजुङका मित्रको वेबसाइट www.ashishjanai.com.np, त्यस्तै गरी रामचरण श्रेष्ठ रामेछापका मित्र हुनुहुन्छ www.chisapaninepal.blogspot.com, त्यस्तै गरी मोहन बिहानी हुनुहुन्छ www.mohanbihani.blogspot.com, त्यस्तै गरी याम थापासँग हुनुहुन्छ बुटवल देवीनगरका मित्र www.butwalonline.com। यी वेबसाइट र ब्लग स्पोर्ट मार्फत तपाईँले कार्यक्रम मुक्तक सरोवर जुनसुकै बेला सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ। विशेष गरी त मुक्तक सरोवरको बुधबारीय श्रृङ्खलाहरू यहाँ तपाईँहरूले भेटाउनुहुन्छ, र शुक्रबारीय श्रृङ्खलाहरू भने हामी तपाईँहरूलाई त्यहाँ उपलब्ध गराउन सक्दैनौँ। यो जानकारी लगत्तै अब भने कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। मित्र, कार्यक्रम सुनेर साथ दिनुभयो, यहाँ साथ दिने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु, अनि फोन सम्पर्कमा आउने सम्पूर्णलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु, र प्राविधिकतर्फबाट मिठो साथ दिने दाजु विष्णु चौधरीलाई हृदयबाट नै आभार प्रकट गर्दै यो तिहारको शुभकामना दिँदै, पक्का पनि भाइटिका भोलि छ, तपाईँहरूले जाँड रक्सी अनि मदिरा सेवन नगरिदिनु होला, जुवा तास नखेलिदिनु होला, सामाजिक जुन नकारात्मक कुराहरू समाजमा नराम्रो पक्षलाई ननिम्ताइदिनु होला भन्न चाहन्छौँ। जे छ त्यसरी नै चाडबाड मनाउनु होला भन्दै आजको कार्यक्रमबाट म प्रस्तुत युवराज लामिछाने पनि छुटिन चाहन्छु। हस्त नमस्कार, शुभरात्रि, शुभ सपनी। धरी रोई हाली एक पारेरा। रात खलखली छाती भित्र आगो बाल्यो पसिना त खलखली अझै पनि अझै पनि देख्छु म त त्यही मुरीलाई झलझली जाली रहेछे साह्रै नै तिर्ताली मलाई फानी अर्कैलाई अङ्गाली एक पारेर हो माया मारेर एक पारेर एक सय छ थोप्लो छ मेगाहर्ज युग परिवर्तनको सम्वाहक।